मेन पॉइंट्स लिख लेते हैं। पहला मेन पॉइंट है हजरत नूह अलैहिस्सलाम का कलाम। तीन बातें हैं इसमें। कौम से कहा, अगर मेरा यहाँ रहना तुम्हें बोझल लगता है तो मेरा काम तमाम कर दो। दूसरी बात, मैंने अल्लाह पर तवक्कुल किया और तीसरी बात, अपने मामले को ढका छुपा न रहने दो, खुल कर सामने आओ। अगली बात, हजरत नूह अलैहिस्सलाम की धमकी का असर कश्ती में बैठे हुए लोग बच गए, छुटलाने वाले डुबो दिए गए, बचे हुए लोगों को बाद वालों के लिए निशानी बनाया गया। अगला नुक्ता है कौमों के रवैये अंबिया कराम के साथ। जब पहली बार छुटला दिया तो दोबारा मान न सके। हद से बढ़ने वालों के दिलों पर मुहर लग गई, तकब्बुर किया और मुजरिम कौम में शामिल हो गए। हक को जादू का नाम दिया, अगला पॉइंट लिखिए। मूसा और हारून के साथ कौम का मामला, उनको जादूगर कहा, तकब्बुर किया। दो इल्ज़ाम, इसका आप नुक्ता लिखिए। पहला इल्ज़ाम, हमें हमारे बाप दादा के दीन से हटाने के लिए आए हो, तुम बड़े बनना चाहते हो, हम तुम पर ईमान नहीं लाएंगे। अगला पॉइंट लिखिए, हक हक हुआ, बातिल बातिल हुआ। जादूगरों का अमल बातिल कर दिया गया, हक वाज़े हो गया, अगरचे मुजरिम नापसंद करें, पसंदीदा रवैये देखेंगे। अल्लाह के लिए खड़ा होना, अल्लाह की आयतों के ज़रिए से नसीहत करना, अल्लाह ताला पर तवक्कुल करना, मुखालिफ को पुरजोश अंदाज में चैलेंज करना, धमकियों से ना डरना, अल्लाह के काम पर कोई अजर तलब ना करना, मुस्लिम बनना, हक को गालिब करने की कोशिश करना, नापसंदीदा रवैये देखेंगे, हक वालों के खिलाफ तदबीरें करना, उनको मोहलत ना देना, उन पर इल्ज़ामात लगाना, उनको झुठलाना, आयतों की तकज़ीब करना, हद से आगे बढ़ना, तकब्बुर करना, مجرم بننا. زمین میں بڑائی چاہنا، مفسد بننا. عمل کی یہی باتیں ہیں کہ پسندیدہ چیزوں کو اپنانا ہے اور ناپسندیدہ سے رکنا ہے، اور اللہ تعالیٰ سے یہ دعا کرنی ہے کہ حق کے راستے میں جو آزمائشیں یا مشکلات آئیں اس پر ہمیں جمع دے. اپنا جائزہ بھی لینا ہے کہ میں جب حق کے راستے میں نکلتی ہوں تو کیا پھر میں بہت جلدی ہمت ہار دیتی ہوں، یا میں ان مشکلات کا ثابت قدمی سے سامنا کرتی ہوں. اللہ تعالیٰ ہمیں انبیاء کرام کی زندگی سے نصیحت لینے والا بنا دے، اور حقیقت میں جو راستہ انعام والے لوگوں کا ہے ہمیں اس پہ چلائے بھی اور منزل پہ پہنچائے بھی. سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین. اپنا محاسبہ کرتے ہوئے یہاں تک تلاوت سنیں گے. وَاتْلُ عَلَيْهِمْ نَبَأَ نُوحٍ إِذْ قَالَ لِقَوْمِهِ يَا قَوْمِ إِن كَانَ كَبُرَ عَلَيْكُم مَّقَامِي وَتَذْكِيرِي بِآيَاتِ اللَّهِ فَعَلَى اللَّهِ تَوَكَّلْتُ فَأَجْمِعُوا أَمْرَكُمْ وَشُرَكَاءَكُمْ ثُمَّ لَا يَكُنْ أَمْرُكُمْ عَلَيْكُمْ غُمَّةً ثُمَّ اقْضُوا إِلَيَّ وَلَا تُنظِرُونَ. فَإِن تَوَلَّيْتُمْ فَمَا سَأَلْتُكُم مِّنْ أَجْرٍ إِنْ أَجْرِيَ إِلَّا عَلَى اللَّهِ وَأُمِرْتُ أَنْ أَكُونَ مِنَ الْمُسْلِمِينَ. فَكَذَّبُوهُ فَنَجَّيْنَاهُ وَمَن مَّعَهُ فِي الْفُلْكِ وجعلناهم خلائف وأغرقنا الذين كذبوا بآياتنا فانظر كيف كان عاقبة المنذرين. ثم بعثنا من بعده رسلا إلى قومهم فجاءوهم بالبينات فما كانوا ليؤمنوا بما كذبوا به من قبل كذلك نطبع على قلوب المعتدين. ثم بعثنا من بعدهم موسى وهارون إلى فرعون وملئه بآياتنا فاستكبروا وكانوا قوما مجرمين. فلما جاءهم الحق من عندنا قالوا إن هذا لسحر مبين. قال موسى أتقولون للحق لما جاءكم أسحر هذا ولا يفلح الساحرون. قالوا أجئتنا لتلفتنا عما وجدنا عليه آباءنا وتكون لكم الكبرياء في الأرض وما نحن لكما بمؤمنين. وقال فرعون ائتوني بكل ساحر عليم. فلما جاء السحرة قال لهم موسى ألقوا ما أنتم ملقون. فلما ألقوا قال موسى ما جئتم به السحر إن الله سيبطله إن الله لا يصلح عمل المفسدين ويحق الله الحق بكلماته ولو كره المجرمون